क्याप खोला फेस टू फेस बोलौला मन को कुरा त्यही बेला खोलौला फेसबुक को यो नशा जति खेर पनि ए फेसबुक को यो नशा आउन कान्छी च्याटैमा कुरा गरौला मिल्छ फुर्सद भए अनलाइनमा बस फेस टू फेस बोलौला मनको कुरा त्यही बेला खोलौला फेसबुक को यो नशा जति खेर पनि ए फेसबुक को यो नशा आउन कान्छी च्याटैमा कुरा गरौला मिल्छ फुर्सद भए अनलाइनमा बस आउन कान्छी च्याटैमा कुरा गरौला मिल्छ फुर्सद भए अनलाइनमा बस फुर्सद भए अनलाइनमा बस नमानिला आज अनलाइनमा आएसी ऊ आज फेसबुकको यो नशा जति खेर पनि ए फेसबुकको यो नशा आउन कान्छी च्याटैमा कुरा गरौला मिल्छ फुर्सद भए अनलाइनमा बस ए आउन कान्छी च्याटैमा कुरा गरौला मिल्छ फुर्सद भए अनलाइनमा बस फेसबुक खोल मलाई मन लाउने केटाहरूले च्याट गरी सताउने फेसबुक को यो नशा जति खेर पनि यही फेसबुक को यो नशा आउन कान्छ च्याटैमा कुरा गरौँला मिल्छ फुर्सद भए पटक भएसी हेलो हाई केही दिन पछि बोलाउँछन् भेट्नलाई फेसबुकको यो नशा जति खेर पनि ए फेसबुकको यो नशा आउ सुन कान्छे चाटैमा कुरा गरौला मिल्छ फुर्सद भए अनलाइनमा बस भएसी हेलो हाई केही दिन पछि बोलाउँछन् भेट्नलाई फेसबुकको यो नसा जतिखेर पनि फेसबुकको यो नसा आउन कान्छे चाटैमा कुरा गरौला मिल्छ फुर्सद भए अनलाइनमा बस आउन कान्छे चाटैमा कुरा गरौला मिल्छ फुर्सद भए अनलाइनमा बस कुरा गरौला मिल्छ फुर्सद भए अनलाइनमा बस न चिठी चाहियो इन्टरनेटले क्या गज बनायो फेसबुकको यो नसा जतिखेर पनि फेसबुकको यो नसा आउन कान्छे चाटैमा कुरा गरौला मिल्छ फुर्सद भए अनलाइनमा बस आउन कान्छे चाटैमा कुरा गरौला फुर्सद भए अनलाइनमा बस इन्टरनेटको कस्तो यो चमत्कार बोलेको तिमी म कान्छी ए हो कान्छी आऊ न अनलाइनमा ल ल भरे आठ बजे ल स्क्याप खोल फेस टु फेस बोलाउला मनको कुरा त्यही बेला बोलाउला शिव फोरेस्ट मिडिया प्रालिस तगौरा प्रस्तुत गर्दछ बुद्धि मोक्तान र निमा कुमारी बमजनको संयुक्त प्रस्तुति लोकदोहोरी गीत फेसबुकको यो नशा आऊ न कान्छी चाटैमा कुरा गरौला मिल्छ फुर्सद भए अनलाइनमा बस युनिक भोजराज विकको रोमाञ्चक लय सृजना अनि बुद्धि मोक्तान र निमा कुमारी बमजनको शब्द सृजना भित्र ज्योति मगर अनि दिलीप थापाको सुमधुर आवाज लोकदोहोरी गीत फेसबुकको नशा कुरा गरौँला मिल्छ फुर्सद भए अनलाइन बजारमा।